मोबाइल 98452 46 174। प्रधानमन्त्री सुशील कोइरालाद्वारा भारत भ्रमणका बारेमा पार्टीका नेताहरूसँग छलफल, महत्त्वपूर्ण विषयमा प्रवेश नगर्न र सामान्य भेटघाट मात्र गर्न सुझाव। संविधान सभा उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर 4 पार्वती रावलले आधिकारिक उम्मेद्वार रहेको एमाले चितवनको दावी, रामकृष्ण घिमिरेलाई सघाउन कंग्रेस तर्फबाट सिफारिसमा परेकाहरूको अपिल। बन्द भएका सरकारी संस्थानहरू निजी क्षेत्रसँगको सहकार्यमा चलाउने सरकारको तयारी, नवलप्रासीको बर्दघाटबाट ट्रकसहित ठुलो परिणाममा चरेस र गाँजा बरामद। पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ भारतका भावी प्रधानमन्त्री मोदीको शपथ ग्रहण सभामा सहभागी हुने, सम्बन्ध सुधारका लागि मौका, भारतमा आम आदमी पार्टीकी प्रवक्ताद्वारा राजीनामा। र आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चेन्नई विरुद्ध बेङ्गलोर ब्याटिङ गर्दै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो भारत भ्रमणबारे पार्टीका नेताहरूसँग छलफल गर्नुभएको छ। बालुवाटारमा पार्टीका पदाधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री कोइरालाको भारत भ्रमणका विषयमा छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहका लागि पर्सि भारत जान लागेका प्रधानमन्त्री कोइरालाले आफ्नो भारत भ्रमणबारे पार्टी नेताहरूसँग छलफल गर्न पदाधिकारीको बैठक बोलाउनु भएको हो। बैठक कंग्रेसका नेताहरूले शपथ ग्रहण समारोहका लागि हुने यो भ्रमण औपचारिकताको लागि मात्रै हुने भएकोले महत्त्वपूर्ण विषयमा प्रवेश नगर्न र सामान्य भेटघाट मात्रै गर्न सुझाव दिएको स्रोतले जनाएको छ। यस्तै प्रधानमन्त्री कोइरालाले आफ्नो भारत भ्रमणको बारेमा परराष्ट्रविदहरूसँग पनि छलफल गर्नुभएको छ। लोकराज रावल, भेषबहादुर लोकराज बराल, भेषबहादुर थापा, दुर्गेशमान सिंह, पोषराज पाण्डे लगायतका परराष्ट्रविदलाई बालाटार बोलाएर भारत भ्रमणबारे सुझाव लिएको उहाँको सचिवालयले जनाएको छ। एकीकृत नेकपा माओवादीले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको सदस्य चयनका लागि निर्वाचन गर्न 3 सदस्य निर्वाचन समिति गठन गरेको छ। आज बिहान पार्टी मुख्यालय पेरिस डाँडामा बसेको बैठकले नन्दकुमार परसाईको समूह जगतमा अधिवक्ता रामनाथ मैनाली र सभासद रामनारायण बिडारी रहेको समिति गठन गरेको हो। एकीकृत माओवादीको केन्द्रीय समितिमा सर्वसम्मति जुट्न नसकेपछि निर्वाचन हुन लागेको हो। निर्वाचन कार्यविधि अनुसार 151 केन्द्रीय सदस्य मध्येबाट 49 जना पोलिटब्युरो सदस्यका लागि चुनाव गरिनेछ भने 16 जना स्थायी कमिटीका लागि निर्वाचन गरिनेछ। उपाध्यक्षमा नारायण काजी श्रेष्ठ र महासचिवमा पोष्टबहादुर बोगटी मात्र आकाङ्क्षी देखेकाले ती पदमा निर्विरोध हुने सम्भावना रहेको छ भने अध्यक्षमा पनि पुष्पकमल दाहाल निर्विरोध हुने देखिएको छ। सचिवका लागि भने वर्तमान पुन कृष्ण बहादुर मोहरा, टोपबहादुर राईमाझी, गिरिराज मणि पोखरेल र जनार्दन शर्मा आकाङ्क्षी देखिएका छन्। चुनावी प्रक्रियाको थालनी नभइसक्दा सर्वसम्मतिका लागि पहल भइरहेको एक नेताले बताएका छन्। उप प्रधानमन्त्री प्रकाश मान सिंहले सरकारले काम गर्न नसकेको गुनासो स्वाभाविक भएको बताउनु भएको छ। अहिलेको सरकार बहुमतको नभई संयुक्त सरकार भएकाले सोचे जस्तो काम हुन नसकेकाले त्यस्तो गुनासो आउनु गलत नभएको बताउनुभयो। नेपाली कङ्ग्रेस जोरपाटी गाउँ इकाइले गरेको कार्यक्रममा उप प्रधानमन्त्री सिंहले सरकारले काम नगरे जस्तो देखिए पनि आफ्नो दायित्व भने पूरा गरेको दावी गर्नुभयो। सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित संविधान सभाका विभिन्न समिति मार्फत कार्यतालिका अनुसार संविधान निर्माणको काममा सहजीकरण, नयाँ नगरपालिका घोषणा, सुशासन, विकास निर्माणको काममा सामान्य कार्य भूमिका सरकारका 100 दिनका उपलब्धि भएको उहाँको भनाइ छ। उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीको नियमावलीले पूर्णता पाएकाले अब साँढे नै सातजना प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा प्रक्रिया सञ्चालन हुने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रहरी नियमावलीलाई लोकसेवा आयोगले सहमति दिएको हुनाले सरकारले अब बढुवा प्रक्रिया साँढे नै सुरु गर्ने जानकारी दिनुभयो। अर्को एक प्रसङ्गमा उपप्रधानमन्त्री गौतमले मन्त्री परिषद गठन भएको 3 महिना पनि नपुगेको अवस्थामा सरकार को विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो। वर्तमान सरकारको प्रमुख उद्देश्य भनेको एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु हो भन्दै उहाँले यसका लागि सरकार दलको सहमति एवं सहकार्यमा अगाडि बढिरहेको बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका गृहमन्त्री गौतमले स्थानीय निकायको निर्वाचनका लागि सरकार पूर्ण तयारीमा रहेको उल्लेख गर्दै सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने जानकारी दिनुभयो। एमाले चितवनले चितवनको क्षेत्र नम्बर 4 हुने संविधान सभा उपनिर्वाचनको आधिकारिक उम्मेद्वार पार्वती राहुल नै भएको जनाएको छ। अन्य व्यक्तिलाई उम्मेद्वार बनाउने बाहिर आएका कुराहरू निराधार रहेको पार्टीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। पार्टी केन्द्रीय समितिले भने हिजो मुक्ति शर्माको नाम बाहिर ल्याएको थियो। पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष जियन थपलियाले भोलि 24 कोटीबाट बाजा गाजासहित निकाल्ने र्याली भरतपुरको विभिन्न ठाउँको परिक्रमा गरी निर्वाचन कार्यालयमा गएर उम्मेद्वारको नाम दर्ता गर्ने कार्यक्रम रहेको बताउनुभयो। थपलियाले पार्टीको सचिवालय बैठकले पुनः दिलकुमारी राहुल पार्वतीलाई क्षेत्र नम्बर 4 उठाउने निर्णय गरेको जानकारी गराउनुभयो। गत संविधान सभाको निर्वाचनमा नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाको उम्मेद्वार दिएकाले केही मतले पराजित हुन पुगेको थपलियाको दावी छ। कङ्ग्रेस सभापति कोइरालाको उम्मेद्वार देशको राजनीतिसँग जोडिएको विषय भएका एमाले केही मत अन्तरले पछि परेको भन्दै अब हुने उपनिर्वाचनमा एमाले जित हासिल गर्ने उहाँले ठोकुवा गर्नुभयो। त्यस्तै एमाले चितवनका प्रचार प्रसार विभाग प्रमुख अरुण पीडित भण्डारीले पार्टीको स्थायी समितिको बैठकले पार्वती रावललाई नै उम्मेद्वार बनाउने निर्णय गरेको अन्य व्यक्तिलाई उम्मेद्वार बनाउने बाहिर आएका कुराहरू निराधार भएको बताउनुभयो। उता चितवन क्षेत्र नम्बर 4 हुने उपनिर्वाचनमा नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेलाई निर्वाचित गर्न सँगै सिफारिसमा परेका प्रत्याशीहरूले अपिल गरेका छन्। क्षेत्र र जिल्लाले घिमिरेसँग नेपाली कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ र पूर्व सभापति कृष्णलाल सापकोटाको नाम सिफारिस गरेको थियो। नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला निर्वाचित भएको क्षेत्र भएकाले जसलाई पार्टीले टिकट दियो उसलाई जसरी पनि चुनाव जिताउनु पर्ने दायित्व आफ्नो काँधमा आएको सभापति गुरुङले बताउनुभयो। उहाँले एकजना मात्र छान्नुपर्दा पार्टीले पूर्व सभापति घिमिरेलाई छानेको बताउँदै अब गाउँ गाउँमा प्रचारमा लाग्ने बताउनुभयो। अर्का प्रत्याशी सापकोटाले टिकट पाए घिमिरेलाई सहयोग गर्ने र जसरी पनि चितवन क्षेत्र नम्बर 4 कङ्ग्रेसलाई जिताउने बताउनुभयो। विद्यार्थी कालदेखि नै सक्रिय राजनीतिमा लाग्नुभएका घिमिरेले लामो समय जेल जीवन बिताउनु भएको थियो। पार्टीका विभिन्न पद हुँदै जिल्ला सभापतिको रूपमा जिम्मेवारी वहन गरिसक्नुभएका घिमिरे त्यागी नेताको रूपमा परिचित हुनुहुन्छ। साझा प्रकाशकी अध्यक्ष तथा महाप्रबन्धक ममता झाले राजीनामा दिनुभएको छ। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर झाले आफ्नो जन्मदिनको अवसर पारेर राजीनामा दिनुभएको हो। पत्रकार सम्मेलनमा झाले दयनीय अवस्थामा रहेको साझा प्रकाशनलाई आफूले निकै मेहनत गरेर सुधार गरेको दावी गर्नुभयो। उहाँले आफूले साझालाई बलियो बनाएपछि अरूले त्यसमा आँखा गाडेको आरोप समेत लगाउनुभयो। आफूलाई पटक पटक विभिन्न लाञ्छना लगाई उचुरी हान्ने काम भएको भन्दै झाले 4 अख्तियारले सफाई समेत दिएको बताउनुभयो। आफूले सबै काम कानुन अनुसार गरे पनि पदीय दुरुपयोग गरेको आरोप लागेपछि राजीनामा दिएको बताउनुभयो। झाले आफूले इमानदारीपूर्वक काम गरे पनि धेरैतिरबाट सहयोग नपाएको बताउनुभयो। सरकारले बन्द भएका सरकारी संस्थानहरू निजी क्षेत्रसँगको सहकारीमा चलाउने तयारी थालेको छ। राम्रो सम्भावना भए पनि व्यवस्थापनको कमजोरीका कारणले बन्द भएका संस्थानहरू सार्वजनिक निजी साझेदारी मोडलमा चलाउन तयारी थालिएको अर्थ मन्त्रालयका संस्थान समन्वय महाशाखाका समेत जिम्मेवारी सम्हालिरहेका सहसचिव रामशरण पुडासनीले जानकारी दिनुभयो। सरकारले 5 अघि बन्द भएको नेपाल औषधि लिमिटेड आफैले चलाउने निर्णय गरेको छ। यो बाहेक संचारमा आउन सक्ने अरू सार्वजनिक संस्थानको बारेमा पनि अहिले अध्ययन भइरहेको उहाँले बताउनुभयो। नेपाल औषधि लिमिटेड सहित नेपाल ओरिएन्टल म्याग्नेसाइट बेरिगन्स चिनी कारखाना बुटेबल धागो कारखाना लगायतका संस्थानहरूलाई कुन मोडलमा चलाउन सकिन्छ भन्नेबारे अध्ययन भइरहेको भन्दै उहाँले संस्थान सञ्चालनबारे आगामी बजेटमा स्पष्ट व्यवस्था गरिने बताउनुभयो। सरकारी व्यवस्थापन कमजोर हुँदा धेरै संस्थान धराशयी भएको र कतिपय निजी क्षेत्रलाई दिएको संस्थान पनि चलन नसकेकाले अब सार्वजनिक निजी साझेदारी मोडलका संस्थानहरू चलाउने विषयमा अध्ययन भइरहेको उहाँले बताउनुभयो। चलिरहेका संस्थानको पनि प्रभावकारिता बढाउन यही मोडलमा जाने तयारी भएको उहाँको भनाइ छ। नेपाल बार एसोसिएसनले समलिङ्गी तेर्सोलिङ्गी मैत्री कानुन बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रस्तावित फौजदारी तथा देवानी कानुनबारे नेपाल बार एसोसिएसन र नेलहिरा समाजले काभ्रेको धुलिखेलमा गरेको छलफलमा बारका अध्यक्ष हरिकृष्ण कार्कीले समलिङ्गी तेर्सोलिङ्गी कानुन बनाउने काममा आफूहरूको सहयोग रहने प्रतिबद्धता जनाउनु भएको हो। अध्यक्ष कार्कीले नेपालभित्र बस्ने सबै नागरिक कानुनको समान संरक्षणमा रहेको बताउँदै कोही पनि विभेदमा नहुने बताउनुभयो। बारका महासचिव सुनिल पोखरेलले समलिङ्गी तेर्सोलिङ्गीमाथि हुने विभेदका घटनामा नेपालबारले निशुल्क ओकालत गर्ने घोषणा गर्नुभयो। समलिङ्गी तेर्सोलिङ्गीको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद सुनिल बाबु पन्तले अधिकार प्राप्तिको लडाई अझै बाँकी रहेको बताउनुभयो। यस्तै नेलहिरा समाजकी कार्यवाह कार्यकारी निर्देशक मनिषा ढकालले समलिङ्गी तेर्सोलिङ्गीमाथि विभेद हुने कानुनी व्यवस्था खारेज गर्नका लागि नेपालबारको सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो। प्रहरीले नवलप्रासीको बर्दघाटबाट ट्रकसहित ठुलो पैनामा चरेस र गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलप्रासीका प्रहरी प्रमुख विष्णुहरी गौतमका अनुसार 165 किलो चरेस र 30 किलो गाँजा बरामद गरिएको हो। बर्दघाटमा रोकिराखेको WB 71A8839 नम्बरको ट्रकमा चेक जाँचको क्रममा उक्त परिणाममा लागु औषध पक्राउ परेको हो। तर मानिस भने पक्राउ परेका छैनन्। विशेष सुराकीको आधारमा चरेस र गाँजा बरामद गरेको प्रहरी प्रमुख गौतमले बताउनुभयो। भारतीय सीमाबाट बर्दघाटमा लागु औषध ल्याउने र पोखरा बुटेबल नानगढ पुर्याउने गरेको सुराकी पाएपछि प्रहरीले निगरानी गरेको थियो। बाँके जसपुरमा आगो लगाएर हत्या गर्ने प्रयास गरिएका मध्ये एक बालकको ज्यान गएको छ। काठमाडौँको कान्ति बाल अस्पतालमा उपचार गराइरहेका 3 वर्षीय र इजुल नाउको ज्यान गएको हो। 4 दिन अघि बाँके जसपुर एकका सद्दामी सलमानी नाउले आफ्नै भाइको परिवारलाई आगो लगाउँदा 4 जना घाइते भएका थिए। घाइते 2 बालबालिकाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये 5 वर्षीय शरीयम नाउको अवस्था पनि गम्भीर छ। 25 वर्षीय चाँदनी सालमानी र 10 महिने रिहान नाउको अवस्था सामान्य रहेको इन्सेकका मध्यपश्चिम क्षेत्रीय संयोजक शिव खकुरेले जानकारी दिनुभयो। घरमा सुतिरहेका बेला सद्दामले आफ्ना दाईका परिवारलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेका थिए। भाउजू र छोराछोरीहरूलाई आगो लगाएर भारततर्फ भाग्दै गरेका सद्दामलाई इलाका प्रहरीकाले जमुनाहाको टोलीले पक्राउ गरिसकेको छ। आफ्नो लगानीमा डोल्पामा सञ्चालित कपाल काट्ने पसल दाईले हडेपेपछि आफू तनावमा आएको र दाजुको परिवारलाई आक्रमण गरेको सद्दामले प्रहरी समक्ष बयान दिएका छन्। उदयपुरमा चट्याङबाट 2 जनाको मृत्यु भएको छ। आज बिहान 9:30 बजे चट्याङ पर्दा साउने 9 थोर्खे बस्ने 36 वर्षीय डम्बर बहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घरमा काम गरिरहेका बेला परेको चट्याङले लागेर मगरको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा मगरका बुबा चित्रबहादुर मगर र छोरी सीता मगर घाइते भएको प्रहरीले बताएको छ। यस्तै जिल्लाको भलाए डाँडा गाविस 3 बस्ने वर्ष नखुलेका होइतुङछा साइला राईको पनि घटनास्थलमै मृत्यु भएको छ। घर नजिकै बाटोमा हिँडिरहेका राईलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छोरा मेघजित राईलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले बताएको छ। पूर्वी चितवनको भण्डारा छ प्यारेधापमा सञ्चालित मौरी पालन आइपिएम कृषक पाठशाला तालिम आज समापन गरिएको छ। मौरी पालन विकास कार्य भण्डारा र वनदेवी आइपिएम कृषक पाठशाला प्यारेधापको संयुक्त आयोजनामा 18 हप्ते कृषक पाठशाला सञ्चालित गरिएको थियो। 25 जना कृषक सहभागी पाठशालामा मौरी पालन विकास कार्यका वरिष्ठ मौरी विज्ञ शिव रिचाल नायक, प्राविधिक सहायक ध्रुव कार्की, मौरी विज्ञ हरि खनाल, प्राविधिक सहायक दुई रामकृपाल यादव, घनश्याम गैरी र आइपिएम जिल्ला अध्यक्ष धर्मराज कणेलले सहजीकरण गर्नुभएको थियो। विषादीको न्यूनीकरण गर्दै महको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषक पाठशाला सञ्चालन गरिएको नायब प्राविधिक सहायक कार्कीले जानकारी दिनुभयो। भण्डारा गाविसका पूर्व अध्यक्ष बालकृष्ण लोहनीको प्रमुख आतिथ्यतामा भएको कृषक पाठशालाको समापन कार्यक्रममा आइपिएल जिल्ला अध्यक्ष धर्मराज कणेल, मौरी विज्ञ हरि खनाल, आइपिएल कठारका उपाध्यक्ष नरियल, नेपाली कंग्रेस भण्डाराका नारायण उप्रेदी, हिमालयका लोकराज सिलवाल, श्री बहादुर प्रजा लगायतले बोल्दै विषादीको प्रयोग न्यूनीकरण गर्दै आइपिएम पद्धति अघाल्नु पर्नेमा जोड दिएका थिए। राजु तामाङले सञ्चालन गरेको कार्यक्रम वनदेवी आइपिएम कृषक पाठशालाका अध्यक्ष शान्त कुमार तामाङको अध्यक्षतामा भएको थियो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो, सरकार नेकपा माओवादीको माग बमोजिम सर्वपक्षीय भेला गर्न सहमत भएको प्रति तपाईँ के भन्नुहुन्छ? यस संविधान निर्माणका लागि त्याग बीच सबैलाई समेट्ने प्रयास र सी विवादमा तानिने मेसो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। यस संविधान निर्माणका लागि त्याग भन्नेमा 61% बी सबैलाई समेट्ने प्रयास भन्नेमा 32% र सी विवादमा तानिने मेसो भन्नेमा 7% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणसँगै भारत भ्रमण गर्न लागेको प्रसङ्गले किन चर्चा पाएको होला? यसो भाविक हो बे सम्बन्ध प्रगाढ हुने विश्वास भएर होला र सी हात्ती आयो फुस्सा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टेटोडा बिर्ग सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मोगलिन, मोगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मोगलिन द मौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अन्तर्राष्ट्रिय समाचार, पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण सभामा सहभागी हुनुहुने भएको छ। शरीफले भारतको निम्तो स्वीकार गरेको बीबीसीले जनाएको छ। दुई देश बीचको सम्बन्ध राम्रो नभएका बेला यसलाई सम्बन्ध सुधारका लागि मौकाका रूपमा लिइएको छ। भारत र पाकिस्तान अलग भएपछि एक देशका प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा पहिलो पटक भाग लिनेछन्। शरीफसँगै उहाँका विदेश मामिला र सुरक्षा सल्लाहकार भारत जाने पाकिस्तानले सुनाएको छ। पाकिस्तानी रेडियोले यसलाई क्षेत्रीय शान्ति र आपसी सम्बन्ध सुधारका लागि एउटा मौका भनेको छ। तर यो पटक ठूलो मुद्दा छलफल हुने कुराको अपेक्षा गर्नु भने ठिक नहुने पाकिस्तानको भनाइ छ। भारतीय जनता पार्टीका प्रवक्ता प्रकाश लाभडेकरले पाकिस्तान छिमेकी देश भएको र दुई देशबीचको सम्बन्ध राम्रो बनाउनका लागि नयाँ सिराबाट सुरुवात गर्नुपर्ने बताएको समाचारमा उल्लेख छ। उता भारतमा आम आदमी पार्टी की प्रवक्ता सजिया इल्मीले पार्टी छोड्नु भएको छ। पार्टीका संस्थापक सदस्य इल्मीले पत्रकार सम्मेलन गरी पार्टीको सदस्य समेत नरहने गरी राजीनामा दिनुभएको हो। पार्टीभित्र लोकतन्त्र नभएकोले आफूले पार्टी छाडेको उहाँले बताएको भारतीय सञ्चार माध्यमले सुनाएका छन्। केजरीवाल केही व्यक्तिको घेराबन्दीमा परेको इल्मीको भनाइ छ, पार्टी अब कहाँ जाने भन्ने कुरा महत्त्वपूर्ण रहेको इल्मीले बताउनु भएको छ। खेल समाचार। आइपिएल क्रिकेट अन्तर्गत अहिले चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा भइरहेको छ। टस हारेको बेङ्गलोरले अहिले ब्याटिङ गरेको छ। ताजा अवस्थामा बेङ्गलोरले 15.3 ओभर खेल्दै 4 विकेटको नोक्सानीमा 108 रन जोडेको छ। बेङ्गलोरका लागि विराट कोहली 46 र एबी डिभिलियर्स 2 रन बनाएर क्रिजमा रहेका छन्। आज प्लेअफमा पुगिसकेको चेन्नई र प्रतियोगिताबाट बाहिरिसकेको बेङ्गलोरको खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन। यस्तै आजै बेलुका 8:15 हुने खेलमा प्लेअफमा छनौट भइसकेको कोलकाता नाइट राइडर्स र प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको सनराइजर्स हैदराबाद बीच पनि प्रतिस्पर्धा हुनेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री सुशील कोइरालाद्वारा भारत भ्रमणबारे पार्टीका नेताहरूसँग छलफल, महत्त्वपूर्ण विषयमा प्रवेश नगर्न र सामान्य भेटघाट मात्र गर्न सुझाव। संविधान सभा उपनिर्वाचनमा क्षेत्र नम्बर 4 पार्वती रावल नै आधिकारिक उम्मेद्वार रहेको एमाले चितवनको दावी। रामकृष्ण घिमरेलाई सघाउन कङ्ग्रेसका तर्फबाट सिफारिसमा परेकाहरूको अपिल। बन्द भएका सरकारी संस्थानहरू निजी क्षेत्रसँगको सहकारीमा चलाउने सरकारको तयारी। नौलप्रासीको बर्दघाटमा ट्रक सहित ठुलो पैडामा 44 गाँजा बरामद। पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ भारतका भावी प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी हुने। सम्बन्ध सुधारका लागि मौका, भारतमा आम आदमी पार्टीकी प्रवक्ताद्वारा राजीनामा। र आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चेन्नई विरुद्ध बेङ्गलोर ब्याटिङ गर्दै। हवस् त, साँझ 5 अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भए, नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बीच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्नगर, मोबाइल 9845549728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845568075 र दीपक बस्नेत चैनपुर, मोबाइल 9845597258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइ एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 मा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 9845546174। मनोरञ्जनका लागि सुनो हजुर।